اسماء لکھئے، البشیر خوشخبری دینے والا، با شین را اس کا روٹ ہے، اسم فائل بروزن فائل، واحد مذکر، آمینین، امان یافتہ، پر امن، مطمئن اور محفوظ، یہ سب معنی آتے ہیں اس میں. حمزہ میم نون روٹ ہے، اسم فاعل جمع مذکر، البدوی صحرا یا گاؤں، با دال واو روٹ ہے، اسم معرفہ، انبائی خبریں، اطلاعات، پیشن گوئیاں. نون با حمزہ اس کا روٹ ہے، اسم جمع ہے، نباون اس کا واحد ہے، اور اسم جمع مکسر ہے یہ. فاطر خالق یا قادر، پیدا کرنے والا، فا تو ارا روٹ ہے، اسم فاعل واحد مذکر. چلیے افعال کو دیکھتے ہیں. فصلت جدا ہو گیا یا ہو گئی ہے، یہاں اگر خالی لفظ ہے. فا سواد لام اس کا روٹ ہے. باب درب فصلن مصدر، فعل ماضی، واحد مؤنث غائب، طوفن نیدون تم، سٹھیایا ہوا کہو مجھ کو. فا نون دال اس کا روٹ ہے. باب تفعیل تنفیذن مصدر، فعل مدارے، جمع مذکر حاضر، ارتد وہ مرتد ہوا. را دال دال اس کا روٹ ہے. باب افتیال ارتدادن مصدر، فعل ماضی، واحد مذکر غائب، خرو وہ گر پڑے، خ را را اس کا روٹ ہے. باب درب خرورن مصدر، فعل ماضی، جمع مذکر غائب، نزغ اس نے وسوسہ ڈالا، نون زا غین اس کا روٹ ہے. باب فتح نزغن مصدر، فعل ماضی، واحد مذکر غائب، توفنی तू फौत करना मुझको, वाव फा या बाब तफाउल, तवफ्फु मस्दर, फेल अमर, वाहिद मुज़क्कर हाज़िर। الحقني मिला दे मुझको, लाम हा काफ इसका रूट है, बाप समिया, लहाकन मस्तर, फेले अम्र, वाहिद मुजक्कर हाजिर। नूही ही हम वही करते हैं इसको, वाव हा या रूट है, बाब इफाल, ई हा उन मस्तर, फेल मुजारे, जमा मुतकल्लिम। अजमाऊ उन्होंने जमा किया, जीम मीम ऐन रूट है, बाबिफाल, इजमा अन मस्तर, फेल माजी, जमा मुजक्कर गायब। यम गुरून वो मकर करते हैं, मीम काफ्रा रूट है, बाब नसरा, मकरन मस्तर, फेल मुदारे, जमा मुजक्कर गायब। हरस्ता हिर्स रखे तू, हा रॉ स्वाद रूट है, बाब दरबा, हरसन मस्तर, फेल माजी, वाहिद मुजक्कर हाजिर। तसअल तुम सवाल करो, सीन हमजा लाम रूट है, बाब फतह, सुआलन मस्तर, फेल मुदारे, वाहिद मुजक्कर हाजिर।